message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. Namaste and very good evening to you all of my dear listener who are just listening 92 MHz. Pokemon yadi bela tapai sundai hununcha Sindhuli jilla ke pahilo radio station Radio Sindhuli Gadi FM 92 MHz bhane dekhi yo ho program SMS 92 ra hami aune gardachhau harek hafta ko sombar mangalbar ra budhbar thik 8 baje dekhi karib karib 8:45 samma प्रोग्राममा छिर्ने बित्तिकै हेर्नु न कति मजाले हाँस्न मन लागिहाल्छ तपाईँहरूको न्यानो साथ माया सहयोग एसएमएस होइन यी सारा कुरा वरिपरि म वरिपरि सन्तोषीले एकदम मजाले यहाँभित्र छिर्ने बित्तिकै कति खुसी लाग्छ हेर्नुहोस् बाहिर एकदम मनमा तनाव भए पनि पिर भए पनि चिन्ता भए पनि कति मजाले यति बेला प्रोग्राम चलाउन मन लाग्छ त्यसैले तपाईँलाई पनि मजाले सुन्न मन लाग्छ धेरै साथीहरूको माया पाइरहेको छु सपोर्ट पाइरहेको छु साथ पाइरहेको छु यति बेला टेक्निकल्ली सपोर्ट छ उस्तै फेरि मुसुक्क मुस्काएर हेर्नुहोस् यति हाँसी खुसी मलाई साथ दिन्छ यहाँ अञ्जनले होइन त्यसै गरी तपाईँहरू सम्पूर्ण साथीहरूको साथ कुरा नगरौँ यो सब कुराहरू बिर्सिन नसकेरै म आउँछु यति राति राति धाएर हेर्नुहोस् खोला त नभए खोल्सा कटेर जानुपर्छ यहाँबाट म राति राति होइन आउनुपर्छ झिलो चिप्लो यो बर्खाको समय पानी पर्छ के गर्ने यो सब कुरामा पनि म कुनै प्रवाह नगरी तपाईँहरूको माया पाएर यति धेरै आइरहेको छु होइन त्यसैले तपाईँले पनि मलाई त्यत्तिकै माया गरिरहनु भएको छ आवाज हो सुमन बरालको अनि प्रोग्राम हो एसएमएस 92 हामी यस एसएमएस 92 प्रोग्राममा चाहिँ तपाईँहरूको एसएमएसहरूलाई मजाले भाषण गर्ने गर्छौँ अनियर गर्ने गर्छौँ तपाईँले एसएमएस मात्र पठाउनुपर्छ हामीलाई एसएमएसमा जे पनि लेख्न सक्नुहुन्छ भन्नको मतलब फेरि जे पनि होइन क्या जे पनि लेख्न सक्नुहुन्छ तर जे पनि लेख्न पाउनुहुन्न है कुरो बुझ्नु भने होइन यसमा कुनै विषय छैन कुनै चाहिँ यति चाहिँ लिमिटेसन भन्ने छैन यो कुरा चाहिँ तपाईँले लेख्नु यो मात्र पाउनुहुन्छ भन्ने छैन तर रेडियोबाट प्रसारण गर्न मिल्ने कुराहरू तपाईँले लेख्नु पऱ्यो कसैलाई सम्झिरहनु भएको छ कसैलाई धेरै माया गरिरहनु भएको छ कसैदेखि एकदमै रिस उठिरहेको छ कसैदेखि चाहिँ आफूलाई अलिकता गिल्ट फिल भइरहेछ केही चाहिँ अब होइन गल्ती गरेँ कि भन्ने जस्तो लागिरहेछ सरी भन्न मन लागिरहेछ तर डाइरेक्टली तपाईँले त्यो कुराहरू भन्न सकिरहेको छैन सकिरहनु भएको छैन कसैलाई विस गर्न चाहिरहनु भएको छ कसैलाई मिस गरिरहनु भएको छ यी सब कुराहरू तपाईँले सेयर गर्न सक्नुहुन्छ त्यति मात्र होइन तपाईँको आजको दिन कसरी बित्यो तपाईँ भोलिको योजना के छ होइन कसरी चाहिँ बिताउँदै हुनुहुन्छ जिन्दगी के गर्दै हुनुहुन्छ यी सब कुराहरू प्रोग्राममा अटाउँछन् तर तपाईँले त्यसको लागि एसएमएस पठाउनु पर्ने हुन्छ त्यो सँगसँगै रमाइलो यति बेला तपाईँको चाहिँ मुड के कस्तो छ एकदम फन्नी मुड छ या जोक फुरिरहेको छ तपाईँलाई दिमागमा यसो सुनाउ सुनाउ लागिरहेछ वरिपरि खाट भित्ता भन्न बाहेक केही पनि छैन भने टेबल भन्न बाहेक केही पनि छैन भने टक्क मेसेज मार्फत हामीलाई पठाइदिनुहोस् हामी सब लाखौँ श्रोताको माझमा ट्याक्क पुर्याइन्छौँ होइन तपाईँ एकदम स्याड हुनुहुन्छ एउटा सायरी फुरिरहेछ एकदम प्रियतमको यादमा पुरा गजल लेख्न मन लागिरहेछ होइन सायरी लेख्न मन लागिरहेछ मुक्तक लेख्न मन लागिरहेछ त्यो पनि पठाउन सक्नुहुन्छ केही छैन क्या यहाँ पठाउन नमिल्ने भन्ने कुरा केही छैन सो मजाले चाहिँ मेसेज टाइप गरेर पठाउनु होला मेसेज पठाउनको लागि प्रोसेस त उयो हो जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् SDH यो तिनवटा लेटर नबोल्नु होला SDH टाइप गर्नुहोस् एउटा स्पेस खाली ठाउँ दिनुहोस् त्यसपछि 92 नम्बरमा लेख्नुहोस् है 92 त्यसपछि फेरि एक स्पेस दिनुहोस् र तपाईँको मेसेज मजाले लेख्नुहोस् कसलाई के भन्न मन लागिरहेछ के गर्न मन लागिरहेछ सब कुरा लेख्नुहोस् अनि त्यसपछि पठाउनुहोस् 37799 सँगसँगै नाम आफ्नो अटाइदिनु भयो भने एड्रेस अटाइदिनु भयो भने मेसेजमा कति मजा हुन्छ है कुन साथीले कहाँबाट एसएमएस पठाउनु भएछ भन्ने कुरा मलाई ट्याक्क याद हुन्छ होइन त्यसैले नेम एड्रेस पनि ट्याक्क लेखेर पठाउनु होला 37799 कति सजिलो नम्बर है 37799 पठाउँदै गर्नु होला मजाले मेसेज बुटुङ टुङ टुङ टुङ पारेर होइन एकैछिन पछाडि फेरि म तपाईँको त्यो डुङ टुङ टुङ टुङ पारेर पठाउनु भएको म्यासेज पढ्नको लागि आइहाल्छु। तर प्रोग्रामको स्टार्टिङमा सदा चाहिँ एउटा बब्बाल म्युजिकल ब्रेक राख्दैछु, त्यो पछाडि आउनेछु। म्यासेज पठाउँदै गर्नु होला, प्रोग्राम छोडेर कति नजानु होला। I'm sitting pretty impatient, but I know you gotta put in them hours. I'ma make it harder. I'm sending pic after picture, I'ma get you fired. I know you're always on that night shift, but I can't stand these nights alone. And I don't need no explanation, 'cause baby you're the But you gotta go to work, work, work, work, work, work, work. You don't gotta go to work, work, work, work, work, work, work. Let my body do the work, work, work, work, work, work, work. We can work tomorrow, oh, oh. We can work tomorrow, oh, oh. Let's put it in a motion. I'ma give you a promotion. I'll make it feel like a vacate, turn the bed into an ocean. We don't need nobody, I just need your body. Nothing but sheets in between us, ain't no getting off early. I know you're always on that night shift, but I can't stand these nights alone. And I don't need no explanation, 'cause baby for me. Take it to the ground, pick it up for me. Look back at it all, I'm for me. Put in work like my time she ride it like a 63. I'ma buy a new Celine, let her ride in the forest with me. Ooh, she the babe, I'm her boo, and she down to break the rules. Ride it down, she gon' go, I'm gon' choose. She finesse, I fight both, she take that. Put in overtime on your body. You ain't gotta go to work, no. Work, but you gotta go to work. You don't gotta go to work. And my body do work. Do work, do work. Yeah, yeah. We can work from home. We can work from home. Yes, welcome back after this very beautiful and dancing number, fifth harmony of T.Y. Dolla Singh. पक्कै पनि एकदमै ड्यू नहल्लिने मान्छेको पनि पुरा हल्ली होला म्युजिकले गर्दा नै, होइन? यस्तै यस्तै रमाइला रमाइला गीत सङ्गीत अनि रमाइला रमाइला म्यासेजहरू अबको बसाइमा त पक्कै पनि बर्सिनेसन। त्यसैले तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भनेदेखि जान सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, मजाले म्यासेज लेख्नुहोस्, नेम एड्रेस लेखेर पठाइदिनुहोस् 37799मा। सँगसँगै तपाईँका रमाइला रमाइला जोक, सायरी, मुक्त, कविता, जे जे छन् छोटा छोटा ती कुरालाई पनि समेट्न सकिन्छ प्रोग्राममा। सो मजाले छिटो छिटो एसएमएस गर्नुहोला, तपाईँको एसएमएस मसँग एकदम क्यूमा छ र सुरक्षित पनि छ। आज स्थान पाएन भन्दैमा तपाईँ नरिसाउनु होला, मलाई गाली नगर्नु होला, आज यसले मेरो म्यासेज पढ्दै पढेन, म कति म्यासेज पठाउँछु तर कहिले पढ्दैन भनेर किन यति धेरै रिसाउनुहुन्छ। तपाईँ नरिसाउनुहोस्, सिर्फ एसएमएस गर्नुहोस् र रेगुलर प्रोग्राम सुन्ने गर्नुहोस्, तपाईँको म्यासेज कुनै न कुनै दिन पक्कै पनि पढ्ने नै छु, है त? यति भन्दै आजको लागि भने प्रोग्रामको स्टार्टिङमा चाहिँ म लाग्दैछु आजको लागि फर्स्ट एसएमएस लिन, यस प्रकार रहेको छ एसएमएस। Hi, Dakesa, I am Ankit. I am your B, I miss you and love you. Ankit Zile B, I am my guardian, I miss guardian. I say B, this is what I say. Zone is a busy second, B Zile. Next message, hi, Dakesa. Dinner, yes, already. I am Samjana Aidu from Jinaku, but. मन मुटुको साथी पीलाई मिस यु लभ यु एन्ड माई अल फ्रेन्ड्सलाई गुड नाइट बाई बाई भन्नुभएको छ सम्झना आइडुजीले चाहिँ जिनाकोबाट म्यासेज गर्नुभयो र मुटुको साथी लेख्नु भएको छ है मन मुटुको साथी पीलाई त धेरै धेरै सम्झिरहनु भएको छ माया गर्नुभएको छ सबै साथीहरूलाई गुड नाइट भन्नुभएको छ हाम्रो तर्फबाट पनि थ्याङ्क यू सो मच सम्झनाजी म्यासेज गरिदिनु भयो फेरि तपाईँको म्यासेज पढ्न पाउँ अर्को म्यासेज छ हाई दा झोरले खाना भयो लेख्नु भएको छ मजाले ल झोरले नमस्ते मेरो तर्फबाट नि खाना नि भइसक्यो आई एम गणेश पुलामी मगर भीमस्थान दुई पहिरेबाट दा मेरो जिएफ ए जिएफ होइन रहेछ है एफ जिरो छ पढ्न पनि कस्तो अक्षर पनि अगाडिको पछाडि गइदिएन मेरो एफ जिएएसएमएनलाई मिस यु एन्ड लभ यु भनिदिनु ल लेख्नु भएको छ हस् गणेशजी मैले भनिदिइसकेँ ओके बाई लेख्नु भएको छ हस् बाई बाई गणेशजी नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाऊँ है त हाई सुमन एन अन्जान्दा नमस्ते नमस्कार लेख्नु भएको छ ल हामी दुबैजनाको तर्फबाट नमस्ते नमस्कार के छ खबर हजुरहरूको म रानी छुरी दुई सिरु डाँडाबाट लभली सचिना मेरो अल फ्रेन्ड्सलाई कल गर्न नपाए पनि बिर्सेको छैन मिस यु एन्ड लभ यु सुनाइदिनु ल लेख्नु भएको छ हस् मैले सुनाइदिइसकेँ उहाँले हेर्नुहोस् अब आजकलको जमाना यस्तै छ क्या कल गरेर ओइ के छ तेरो यताउति भन्ने यो जमानै छैन होइन सबले चाहिँ म्यासेन्जर चलाउँछन् फेसबुक चलाउँछन् भाइबर चलाउँछन् इमोज चलाउँछन् वाट्सएप चलाउँछन् या दुनियाँ थरी चाहिँ हाम्रो चाहिँ सोसल नेटवर्कहरूको माझमा अब त्यो कल गरेर हेलो भन्ने चाहिँ उही बुबा मम्मीलाई मात्र हो त्यही पनि बुबा मम्मीले पनि यदि फेसबुक चलाउनुहुन्छ भने त्यो पनि छैन है त्यही भएर अब हेर्नु साथीहरू कल गरेन भनेर चाहिँ एकदम तपाईँहरू नरिसाउनुहोस् किनकि तपाईँलाई धेरै सम्झिरहनु भएको छ भनेर लेख्नु भएको छ उहाँले मैले नि यसो त्यसलाई चाहिँ हल्का प्रस्ताइदिएको कसले भनेदेखि नि सचिनाले हो अनि मेरो कुवेतमा हुने ड्याडी सपना मोक्तान ए दिदी है सरी अब दिदीलाई ड्याडी पढ्न थालियो भनेपछि यो त लास्टै गाह्रो कुरा पढ्न थाल्यो होइन यस्तै हुँदै गयो भने त मलाई त फेरि एकदम बर्बाद पार्नुहुन्छ साथीहरूले सपना मोक्तानलाई टाढा भए पनि मिठो सम्झना आई मिस यु दिदी भन्न चाहन्छु के भाइ हेर कति धेरै माया दिदी बहिनी है त्यहाँमाथि जति टाढा उति माया गाडा हुन्छन् होइन यहाँ भएको भए पुरा भुत्ला भुत्ली चल्थ्यो होला बिहान बेलुका दिउँसो होइन दिदी बेला कुवेतमा हुन्छन् कति धेरै मिस गरिरहनु भएको छ दिदीलाई कति धेरै माया गर्नुभएको छ यस यो अन्त तर हामी छौँ माध्यम होइन सुनाउन तपाईँहरूको खबर एकअर्कालाई अर्को म्यासेज छ हेलो सुमन ब्रो के छ खबर लेख्नु भएको छ एकदम झकास बबाल स्मल बेबी को खोइ त अरे ल स्मल बेबी खोइ त म कृष्णा कृष्मा अरे ल कृष्मा कृष्णाजीलाई कृष्णाजीलाई चाहिँ बेबीको याद आइरहेछ धेरै होइन अञ्जनले आज कता साइड लगाएर राखिरहेछ एकैछिनमा आउन सक्छ ल एकदम वेटमा बसिराख्नु होला कृष्णाजी अहिले अलिक ठुल्ठुलो बेबीहरूको मात्र सुन्नु भएको छ एकैछिनमा सानो बेबी आउँछ म्याउ गर्दै नेक्स्ट एसएमएस मेरो घाँटीमा पासो लाग्दा तिम्रो ओठमा हाँसो होस् वा वा भन्न मन थियो तर नि मन लागेन के गर्ने मेरो घाँटीमा पासो लाग्दा तिम्रो ओठमा हाँसोस् मेरो लास बाँसमा बाँधिँदा तिम्रो लगन गाँठो बाँधियोस् यस्तो सिरियस चाहिँ पठाउनुहुन्छ क्या साथीहरू यो चाहिँ लास्टै साँझ साँझको बेला यस्तो भन्दाखेरि ठ्याक्क पुग्दियो भने कडा कस्तो नराम्रो हुन्छ है यस्तो नभन्नुहोस् क्या यो धेरै डरलाग्दो कुरा हाई दा के छ खबर खाना भयो दादा लेख्नु भएको छ एकदम मजा आले भइसक्यो अल माई फ्रेन्ड्सलाई मिस गरिरहेको छु भनिदिनु ल दादा आइएम फ्रम अमले राजावासबाट सङ्गीता तामाङ सङ्गीताजी किन यति धेरै निराश किन यति धेरै तपाईँ उदास ओहो यो बेला यस्तो होइन नि त मजाले रम्ने बेला हो कसैको घाँटीमा पासो लाग्दा कसैको जिउ त हाँसो भयो नि यो जति नराम्रो कुरा हेर्नुहोस् केही पनि हुँदैन सो एउटा गोठमा हाँसो हुँदा अर्कोको गोठमा पनि हाँसो होस् अर्को गोठमा आँखामा आँसु हुँदा कम्तीमा त्यो आँसु अर्कोले झार्न नसक्ने त्यसलाई पुसिदिने चाहिँ कोसिस गरोस् त्यो किसिमको वातावरण बनाउनुपर्छ हेर्नुहोस् मित्रहरू है अर्को म्यासेज छ हाई हजुर लेख्नु भएको छ हाई म श्रेया शर्मा खाना भयो त लभ यु रे ल कसको लागि हो श्रेयाजी कसको लागि हो लभ यु लेख्नु भएको छ यति मिठो पारामा है ल त्यो कुरो त थाहा भएन श्रेयाजी को को मान्छे मख पर्ने हो यो सुनेर होइन त्यो मान्छेको नाम पनि लेखिदिनु भएको भने मजा आउँथ्यो पढ्न पनि ठिकै छ बुझ्नेलाई इसारा नै काफी छ होइन हाई दा के छ खबर डिनर भयो त लेख्नु भएको छ मजाले आई एम सम्झना आई डू फ्रम जिनाकोबाट म मुटुको साथी फीलाई अघि नै पनि पढाएको थिएँ है लभ यु एन्ड मिस यु अल फ्रेन्ड्सलाई गुड नाइट बाई लेख्नु भएको छ थ्याङ्क यू सो मच रिपिट भएर आएको छ सो मैले रिपिटै पढिदिएको हुँ हेलो दाई नमस्कार मिठो खाना बनाएर खानुहुने मम्मीलाई विशेष सम्झना अरे खुवाउनु हुने है त ल एकदम हो यसरी सम्झिनुहुन्छ नि त है कति मिठो बनाएर खुवाउनुहुन्छ मम्मीहरूले होइन विशेष सम्झन चाहन्छु श्याम घिसिङ लामपान्टार हाल रातमाटा बाई ल आजकल चाहिँ उहाँले मम्मीले पकाएको खाना पाउनु भएको छ कि छैन लामपान्टारका साथी हुनुहुँदो रहेछ रातमाटामा होइन आजकल चाहिँ आफैले पकाएर खाइरहनु भयो होला सो मम्मीलाई धेरै मिस गर्नुहुन्छ त्यही भएर खाना पकाउने बेला चाहिँ जस्तो लाग्यो साथीले होइन ठिकै छ खाना पकाउने बेला मात्र होइन जुनसुकै बेला पनि मिस गरिन्छ मम्मी बाबाहरूलाई होइन हेलो दाई नमस्कार लेख्नु भएको छ नमस्कार मिठो ए ए अर्को म्यासेज है अघि रिपिट भइज माम खानुभयो आई एम जिनेस आई डु जे निसा आई डु रानी छुरी अब बज्ने गीत मेरा साथीहरू सम्पूर्णलाई सुनाउन चाहन्छु ओके बाई भनेको छ हस् थ्याङ्क यू जेनिसा चाहिँ नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाउँ है त तिमीलाई देखेपछि त्यसै त्यसै आशा लाग्यो कति सुन कति कति सुन्दर ओठ तिम्रो त्यसै त्यसै प्यास लाग्यो कति सुन्दर लेख्नु होला होइन हैट यस्तो चाहिँ यस्तो के भन्छ यो बेमान नजर चाहिँ नलाउनु है साथीहरू ओठ देखेर तिर्खा लाग्नु भने त एकदम यो त खराब कुरो भयो त ओहो गणेशजी के हो पारा गणेश पुलामी भीमस्थान दुई पहिरेबाट लेख्नु भएको छ गणेशजीले खतम बर्बाद पार्नु होला जस्तो छ नेक्स्ट एसएमएस हेलो दा खाना भयो अनि अञ्जन दाको पनि भयो त लेख्नु भएको छ हैट खाना नहुने कुरै छैन आजकल एकदम के छ हो दा तपाईँहरूको खबर सन्चै हुनुहुन्छ एकदम सन्चैछु म चाहिँ मेरो एफडीहरूलाई धेरै मिस एन्ड लभ भन्न चाहन्छु है लेख्नु भएको छ हस् दा अनि केटिएममा हुनुहुने दाईलाई दाई हो कि दि होला है दिलाई 143 भन्न चाहन्छु आई एम लामपान्टा 3 सिक्रे डाँडाबाट केबी आई डु ओके दा नाइट बाईहरू लेख्नु भएको छ ल थ्याङ्क यू सो मच लामपान्टारका साथीहरूको म्यासेज धेरै पछि पढ्न पाइरहेको छौँ आज मैले खुसी लागिरहेछ लामपान्टारका मित्रहरू फेरि म्यासेज पठाउँदै गर्नु होला है त लभ यु टु भनिदिनु ल अस्मितालाई रे वा वा वा म निष्ठुरी बनेको छैन म अनु तमाङ फ्रम फिटिङ वा यो अन्त लाइन भने है अघि चाहिँ अस्मिताजीले चाहिँ यसै गरी म्यासेज गर्नुभएको थियो होला लभ यु भनेर यति बेला लभ यु टु आयो उतातिरबाट अनुजीको तर्फबाट है ल अस्मिताजी अब तपाईँ त कति खुसी हुनुभयो त्यसको त कुरै नगरौँ मैले होइन अनि लेख्नु भएको छ म निष्ठुरी बनेको छैन म अनु तामाङ रे ल निष्ठुरी बन्नु भएको छैन अनुजी हेर्नुहोस् तपाईँ त्यस्तो नसोच्नुहोस् अस्मिताजी यस्तै हो कुराकानी बिचमा केही कहिलेकाहीँ अलिकता घटबड हुनसक्छ तर तपाईँले चाहिँ एकदम नसोच्नु होला चाहिँ ऊ निष्ठुरी भन्यो भनेर एकदम तपाईँलाई धेरै सम्झिरहेछ माया गरिरहेछ तर चाहिँ कन्ट्याक्टमा चाहिँ के कारणले आउन सकेको थिएन तर अहिले चाहिँ पुरा म्यासेज आइसक्यो मैले भनिदिइसकेँ होइन त मजा लाग्यो होला नि त तिम्रो साथ छुटेपछि आँसु पि बाँचेको छु तिम्रो साथ छुटेपछि आँसु पि बाँचेको छु फाटेको यो मनलाई पुनः जोडी बाँचेको छु यो हो नि त जिउने तरिका यो यस्तो हेर्नुहोस् छोडिने तोडिने फोडिने कुरालाई मजाले जोडेर पुरा बाँधेर पुरा के गरी हुन्छ टालेर होइन मजाले बाँच्नुपर्छ क्या यस्तै हो जानेहरू जाँदै गर्छन् आउनेहरू आउँदै गर्छन् जानेलाई टाटा बाई बाई आउनेलाई वेलकम गर्नुपर्छ मजाले केही छैन जिन्दगीमा मरि भएनौँ होइन तिम्रो साथ छुटेपछि आँसु पि बाँचेको छु फाटेको यो मनलाई पुनः जोडी बाँचेको छु साथ दिन्छु भन्दा भन्दै बिच बाटोमै छाडिगयो अलिकता लय हाल्दै पढ्नु मन लाग्यो तिम्रो साथ छुटेपछि आँसु पि बाँचेको छु फाटेको यो मनलाई पुनः जोडी बाँचेको छु सास दिन्छु भन्दा भन्दै बिच बाटोमै छोडिगयो माया मारी अतीतको यादले झन् जलन भई बाँचेको छु तिमीले त भुल्यौ होला मैले भुल्न सकिनँ खै भुल्न खोज्छु भन्दाखेरि झन् जलन भई बाँचेको छु दो बाटोमा तिमीले छोड्यौ बेसहारामा परे म त पल पलमा मनलाई मारी पुनः जी बाँचेको छु वा भावुक पारा लेखिदिनु भएछ म पनि वर्षको भावुकै बनेर गाइदिएँ त के भन्नु होइन हेलो दा हाउ आर यु लेख्नु भएको छ यस वी आर भेरी फाइन खाना भयो त भन्नुभएको छ मजाले खाना नि भइसक्यो आई लाइक दिस प्रोग्राम दा दिस प्रोग्राम इज नाइस आई एम सपना कटुवाल फ्रम पानी ट्याङ्की दा म आज मेरो बेस्टलाई आई लभ यु एन्ड 100% मिस यु भन्न चाहन्छु दा ओके बाई नेक्स्ट एसएमएसमा भेटौँला दादा लेख्नु भएको छ हस् थ्याङ्क यू मित्र यति मजाले चाहिँ गजलको साथमा चाहिँ म्यासेज गरिदिनु भयो कटुवालजी सपना कटुवालजी फेरि म्यासेज पढ्न पाउँ है त अहिलेलाई चाहिँ टाटा भाइ भाइ तपाईँलाई पनि गुड नाइट माया गरी मुटु सुम्पिएँ तर चोट दियो किन माया गरी मुटु सुम्पिएँ तर चोट दियो किन आफ्नै सम्झी मन खोलेँ तर खोट दियो किन, नमस्ते सुमन्दा के छ खबरले, ठिक ठाक छ हेर्नुहोस्। तपाईँलाई कसले यसरी खोट दियो मुटु सुम्पिँदाखेरि, ल भन्नुहोस् त, म त्यसलाई पचाक पुचुक बनाइदिन्छु यहाँबाट अहिले। बेलघारीबाट सपना सुनवार, अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु, नेक्स्ट एसएमएसमा भेटौँला, गुड बाई, गुड नाइट भनिदिनुहोस्। थ्याङ्क यू सो मच सपना सुनवारजी, फेरि फेरि म्यासेज गर्दै गर्नु होला। यो म्यासेज चाहिँ तपाईँको मैले यहीँनिर एन्ड गरिदिएँ किनकि तपाईँले यति नै लेख्नु भएको छ, सो मैले यहाँबाट अघि बढाउने कुरै पाइनँ होइन। हाई दा नमस्ते, नमस्कार है लेख्नु भएको छ, ल नमस्ते है त मेरो तर्फबाट नमस्कार। द शिर नपाउने, शिर नहुने खोला र पिर नहुने मान्छे कोही नहुने रहेछ, वाह वाह वाह, मेरो लाइनलाई चाहिँ सपोर्ट गर्नुलाई तपाईँले होइन। द शिर नहुने खोला र पिर नहुने मान्छे कोही नहुने रहेछ है दा, मि उही उही मेन्दो तामाङ फ्रम मरिन कुडुले लामी चौरबाट, ल ओके बाई दा, हेभ अ स्विट ड्रिम भनेको छ। कति मजाको कुरा बुझ्नुहोस् हेर्नुहोस्, शिर नहुने खोला र पिर नहुने मान्छे भन्ने सायदै भेटिँदैन। हेलो दा, के छ खबर, खाना खानुभयो त, म भीमस्थानबाट अप्सरा पोखरी लेख्नु भएको छ। अब यति मात्र लेख्नु भएको छ अप्सराजीले होइन, खाना खानुभयो त अन्त, अब यति मजाले पुरा सोधिसकेपछि त मैले नि भन्नै पऱ्यो, तर मैले भनिसकेको छु होइन, आजलाई त खाना भइसकेको छ होइन। अनि तपाईँले के गर्नुभयो भीमस्थान कुता कुन ठाउँबाट भयो हो होइन, त्यो कुरा चाहिँ अलिकति थाहा भयो नि, ठिकै छ, नेक्स्ट टाइममा चाहिँ अलिक मजाले लेखेर पठाउनु पनि सक्नुहुन्छ अप्सराजी। थ्याङ्क यू म्यासेजको लागि, फर्स्ट टाइम एसएमएस पढाए जस्तो लाग्यो तपाईँको, फेरि फेरि म्यासेज गर्दै गर्नु होला। तपाईँले खानुभएको छ कि छैन, खानुभएको छैन भने मजाले पकाएर खानु होला, मिठो मिठो पारेर होइन। अर्को म्यासेज लिँदैछु, माई एलाई 143 भनिदिनु ल दा, लेख्नु भएको छ ल, एजी तपाईँलाई 143 कसको तर्फबाट भन्ने छैन होइन, नम्बर चाहिँ लास्टमा 558 नम्बर छ लास्टमा, ल तपाईँको म्यासेज आइरह होला टेक्स्टमा तपाईँको मोबाइलमा पनि। 558 नम्बरवाला साथीले चाहिँ तपाईँलाई धेरै लभ यु भन्नुभएको छ एलाई, अब ए भनेको अन्जन त पक्कै होइन होला होइन। वी आर मुना बिना श्रेष्ठ माम भयो दाजुहरूको भन्नुभएको छ, भइसक्यो, मेरो 11th स्टडी गर्ने फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, बाई दा, गुड नाइट भनेर लेख्नुभएको छ। हस् ल, मुना बिना दुवैजना थ्याङ्क यू सो मच, कहाँको 11th हो पनि थाहा भएन होइन, त्यस कारणले जहाँको भए पनि केही छैन, मजाले मिस गर्नुभएको छ, सबैतिरको 11th पढ्नेलाई मिस भयो झन् होइन, मजाले केही छैन, ठिक छ। हाई दा, खाना भयो, खाना भइसक्यो, माई निमा शिला, ए माई नेम इज शिला लेख्नु भएको क्या होइन, माई नेम इज शिला लामा तिन्ताले, माई फ्रेन्ड नवीना अञ्जना, माई फ्यामिलीलाई सुनाउन चाहन्छु रे, उहाँले चाहिँ साथी सङ्गीहरूलाई गीत डेडिकेट गर्नुभएको छ, ठिकै छ। एकैछिनमा म मजाले आज एउटा नयाँ गीत ल्याउँदैछु तपाईँको लागि, नयाँ गीत सुनाउँदैछु, ल्याउँदैछु भन्दा नि होइन सुनाउँदैछु, मेरो होइन तर, एकैछिन वेट गर्दै गर्नुहोस्, अहिले भनिहाल्दिनँ फेरि है। मर्न त मन थिएन मलाई, तर तिमीले छाडेपछि थाहा भयो मलाई, हेलो दा सन्चै हुनुहुन्छ परमिला तामाङ गडौली रे, एकै लाइनमा सिधाइदिएँ मैले होइन, अलिकति पज दिनु पर्थ्यो बिचमा कसरी भनेदेखि, मर्न त मन थिएन मलाई तर तिमीले छोडेपछि थाहा भयो, थाहा भयो के थाहा भयो त, त्यो चाहिँ कुरो छैन है मलाई। हेलो दा सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदम सन्चै छु परमिलाजी, तपाईँ बरु अलिकति ठिक हुनुहुन्न जस्तो लाग्यो, मर्ने कुरोकानी नगर्नुहोस्, हेर्नुहोस् बाँच्नै छ यो संसारमा, अरू के हुनै छ त्यो सब कुरा देख्नै छ, भोग्नै छ, अनुभव गर्नुपर्छ मर्नलाई, यति हतार नगर्नुहोस्, जुन कुरो आफै हुँदैछ कुनै दिन त्यो कुरो तपाईँ किन आतिनुहुन्छ, आफै नहुने कुरालाई बनाउने कोसिस गर्नुहोस् न तपाईँ, मर्नु त छँदैछ एक दिन, किन यति हतार। हाई दा माम भयो, म अमले सिमलेबाट अनुष्का तामाङ, मेरो साथीहरूलाई मिस यु भनिदिनु ल दा, बाई भनिदिएको छ। हस् अनुष्काजी, मैले भनिदिइसकेँ, सबै साथीहरूलाई सम्झिरहनु भएको छ अनुष्काजीले है, कसैलाई पनि बिर्सिनु भएको छैन। अर्को एसएमएस छ, हाई दा खाना भयो त अनि सन्चै हुनुहुन्छ लेख्नु भएको छ, एकदम ठिकठाक खाना नि भइसक्यो, सन्चै नै छु, कनपा दुईबाट आइएम कान्छा रबिन घिमिरे, ल कान्छाजी के छ हौ, मेरो फ्रेन्डहरू मिलन अजय सबिना सुमन वर्षा एन्ड अल फ्रेन्ड्सलाई मिस गरेको छु भनिदिनु ल लेख्नु भएको छ, ओके मैले भनिदिई पनि सकेँ है कान्छाजी, सबै साथीहरूलाई धेरै मिस गरिरहनु भएको छ, जसको नाम लिनुभएको थियो उहाँहरू पनि मजाले खुसी भइसक्नु भयो होला, थ्याङ्क यू सो मच, नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाऊँ कान्छाजी तपाईँको, कान्छाको मात्र होइन कान्छा जेठा माइला सबैको म्यासेज पढ्न पाऊँ है, कान्छी जेठीहरूको पनि पढ्न पाऊँ। अर्को म्यासेज छ, नमस्ते दादा खाना भयो, के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ, म सिनकन्या लेख्नु भएको छ, सायद तिन कन्या थियो होला, टी थिचेको एस थिचेको यस्तै हो, के गर्ने होइन, म तिन कन्याबाट सपना श्रेष्ठ ल गुड नाइट द लेख्नुहोस् हस् थ्याङ्क यू सपनाजी फेरि म्यासेज गर्दै गर्नुलाई हेलो सुमन्दा माम भयो लेख्नुभएको छ माम भइसक्यो म अमलेबाट अनुष्का तामाङ हस् अनुष्काजी तपाईँको चाहिँ के भइरहेछ कुनै अमलेतिर के कस्तो छ तपाईँले माम खानुभयो खानु भएन होइन घर परिवारलाई खुवाउनु भयो खुवाउनु भएन के गर्दै हुनुहुन्छ जे होस् मजाले बस्नुहोला रमेर बस्नुहोला है त फुल फुल्छ झरी जान्छ काँडा फुल्छ किन काँडा फुल्छ किन फुल फुल्छ झरी जान्छ काँडा फुल्छ किन माया लाउँछ छुट्टी जान्छ किन माया लाउँछ छुट्टी जान्छ यदा याद आउँछ किन ए अब किन भन्ने यसको उत्तर मसँग छैन तर किन भन्नेदेखि सम्भावनाका कुराहरू चाहिँ मायाको कारण हुनसक्छ याद आउनु होइन आइदा म मेरो साथी एबिएमएसयुलाई मिस यु आई एम सरोज घिसिङ फ्रम रानीसिरी भन्नुभएको छ थ्याङ्क यू सो मच सुन्दै हुनुहुन्छ एसएमएस 92 र बजिरहेको रेडियो स्टेसन हो सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ट्जको प्रोग्राम एसएमएस 92 यो आवाज हो सुमन बरालको अनि टेक्निकली सपोर्ट पाइरहेको छु मित्र अन्जनको अनि तपाईँ सम्पूर्ण साथीहरूको त यस्तो मजाको साथ सहयोग माया एसएमएसको ओहिरो लागिरहेछ त्यो कुरो त म बयान गरेर म शब्दमा त्यसलाई उतार्नै सक्दिनँ साथीहरू यदि तपाईँले पनि भर्खरै प्रोग्राम सुनिरहनु भएको छ र मजाले एसएमएस गर्न मन लागिरहेछ तपाईँलाई अरू साथीहरूको एसएमएस सुनेर भनेदेखि चाहिँ तपाईँ पनि जान सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच यो तिनवटा लेटर्स टाइप गर्नुहोस् फर्स्टमा एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 नम्बरमा है त 92 टाइप गर्नुहोस् फेरि एउटा स्पेस यानि कि खाली ठाउँ छोड्नुहोस् अनि त्यसपछि लेख्नुहोस् तपाईँको मेसेज नेम एड्रेस र पठाइदिनुहोस् 37799 कति सजिलो नम्बर छ 37799 है अब त म झुकिएँ भने पनि तपाईँहरू झुकिनुहुन्न क्या यस्तो मजाले याद भइसक्यो तपाईँलाई यति बेला अर्को एउटा चाहिँ गीत बजाउन लागिरहेको थियो तर त्योभन्दा अगाडि एउटा मेसेज पढ्नु लाग्यो मलाई हेलो हिरो पढ्नमा जिरो कस्तो लाग्यो यस्तो हेलो हिरो पढ्नमा जिरो एसएमएस 92 प्रोग्रामको किरो एसएमएस गर्दा 3 रुपियाँ तिरो अनि पाल्यो बोके दारी हल्यो हिँडो लायो सुमन दाईले रातो सारी हा हा हा बर्बाद रातो सारी चाहिँ लाएन हेर्नुहोस् यो अब रातो केही नै लाएन मैले अहिले हेर्नुहोस् पुरा यो ब्राउन कलरको टी सर्ट छ ब्लू कलरको प्यान्ट छ यति अरे मैले यहाँ नरे नभनौँ होइन कस्तो मजा आएको अरे ल ठ्याक्कै उसले त्यहाँनिर त्यही बजाउनु यहाँनिर त्यही लेख्नु कस्तो मजाले लेख्नु भएको छ कस्तो मजा आएको रे थ्याङ्क यू नाइस टु मिट यु हेलो आई एम हाउ ग्ल्याड आई एम टु सी यु कि त वार कि त पार इट्स मी लक्ष्मण सुनवार वा वा वा वा आई एम फ्रम वारिपारी डाँडा उपत्यका जस्तो सानो रमणीय ठाउँ मरिन सातधारा मेरो गाउँ हस्त नमस्ते एसएमएस पढिदिनु भएकोमा धन्यवाद अहिलेलाई बिदा म जाउँ है टाटा बाई बाई फेरि एसएमएस गर्छु भन्नु नै है त फेरि एसएमएस गर्छु नभन्नु नै है त सुमन दाई के लेख्नु भएको छ बडो मुस्किलले एसएमएस गरेको छु मोबाइलमा बुद्धि ए मोबाइलमा बुढी फिङ्गर नाच नचाहिरे ल मजाले अब त्यो बुढी आउँदा फटफट फटफट पारेर नचाउँदै एसएमएस मजाले बडो गाह्रो ढङ्गले टाइप गर्नुभएको होइन मैले त मजाले सजिलै गरी पढिदिएँ तपाईँले पढ्न पठाउनु भएको म्यासेज होइन ठिकै छ तपाईँको मजा आयो होला नि त जति चाहिँ तपाईँले मेहनत गर्नुभएको थियो होइन कोसिस गर्नुभएको थियो त्यसको डबल मजा पाइसक्नु भएको छ होला जस्तो लागिरहेको छ मलाई एनिवे तपाईँ सुन्दै हुनुहुन्छ एसएमएस 92 इट्स टाइम्स मुभ टुवर्ड्स अनदर म्युजिकल ब्रेक तपाईँलाई यो चाहिँ एकदमै नयाँ चाहिँ आज फर्स्ट टाइम सुनाउन गइरहेको छु म कसको हो भन्दाखेरि एकैछिन पछाडि आइहाल्छ दर्शन नमस्ते 3 यो सङ तपाईँको लागि सुन्दै गर्नुहोस् रम्दै गर्नुहोस् एसएमएस पठाउँदै गर्नुहोस् डोन्ट मुभ एनीवेयर किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सो सोल्टालाई सोल्टिनियो सोल्टालाई माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते दर्शन ओ दर्शन दर्शन ओ दर्शन दर्शन नमस्ते दर्शन नमस्ते हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै मनमुटु माया पनि अब भयो उनकै मनमुटु माया पनि अब भयो उनकै इन्द्रेनी खोरङ्गनी ज्योति दिन्छु जुनकै ज्योति दिन्छु जुनकै दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते दर्शन नमस्ते त उनको लागि छुट्टै एउटा नयाँ स्वर्ग किन्थे म त उनको लागि छुट्टै एउटा नयाँ स्वर्ग किन्थे उनले हाँसी हाँसी दिएको त्यो दिलको माया लिन्थे मागेदेखि जानै दिन्छु मन उनकै पछि पछि भाग्छ किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सोल्टिनी यो सोल्टालाई माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते ओ दर्शन है कस्तो मजा आएको दर्शन नमस्ते थ्री तपाईँलाई पनि धेरै मन पर्यो होला नि त ल अब मैले आवाज कसको त भन्नै पर्दैन है यति मिठो आवाज सुनेपछि यो पक्कै पनि मेरो आवाज हो भनेर तपाईँले भन्नुहुन्न किनकि यो आवाज हो राजेश पाइल राईको है नि त ल यति मजाको गीत सङ्गीत सुनाइसकेपछि फेरि पनि म अब तपाईँको म्यासेजतर्फ लाग्दैछु यति बेला होइन म्यासेज चाहिँ तपाईँ पठाउन चाहनुहुन्छ यति भर्खरै मात्र हामीलाई भनेदेखि जान सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् लेख्नुहोस् म्यासेज नेम एड्रेस पठाउनुहोस् 37799 यति बेलाको मेसेज. हेलो सुमन दा, खाना खानुभयो? आई एम फ्रम अमले फाइभ राजबासबाट. सफल वाइबा, अब बज्ने गीत विशेष गरी हजुरको लागि साथीहरू सम्पूर्णलाई मिस यु भन्न चाहन्छु. ल, लेख्नुभएको छ हस् दा, मेरी मनकी रानी पीलाई पनि मिठो सम्झना छ दा. ओके भाइ भनेर लेख्नुभएको छ. हस्, सफल वाइबाजीको चाहिँ मनकी रानी पीलाई एकदम मिठो सम्झिरहनु भएको छ है. अब यो मिठो भनेर चाहिँ कस्तो मलाई थाहा भएन. अर्को म्यासेज छ यति बेला. एसएमएस लेखेर पठाएको छु पिपलको पातमा. वा वा वा वा वा, यहाँ त आएको छैन है पिपलको पातमा, यहाँ त पुरा ल्यापटपको डेस्कटपमा देखिरहेको छु मैले. एसएमएस लेखेर पठाएको छु पिपलको पातमा, आजकल बसेको छु म SMS 92 को यादमा. वा वा वा. हाई सुमन्दा, के छ न्यू खबर? माम भयो त. आई एम बसन्त वाइबा कनपा तिनबाट. भन्नुपर्छ है दा, अब दा माई अल फ्रेन्ड्सलाई मिस यु र लभ यु भनिदिनु ल. लेख्नुमा छ. हस्, मैले भनिदिइसकेँ है त दा. अर्को एसएमएसमा भेटौँला. गुड नाइट भनेर लेख्नुमा छ. थ्याङ्क यू सो मच मित्र. फेरि फेरि पनि म्यासेज पठाउँदै गर्नु होला है. अर्को म्यासेज लिँदैछु म यति बेला. हेलो सुमन दा, के छ न्यू खबर? लेख्नु भएको छ एकदम ठिकठाक छ. माई फ्रेन्ड उर्मिला शर्मिला सुन्तली सोमिला सुनिता सुशीलालाई मिस यु भनिदिनु ल दा. अमलेबाट मन्जु थिङ. ओके बाई भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच है म्यासेजको लागि. सबै साथीहरूलाई सम्झिरहनु भएको छ. मन्जुजी फेरि फेरि पनि म्यासेज पठाउनु भने नभुल्नु होला. बगैँचामा फुलहरू धेरै थिए तर गन्न सकिनँ. बगैँचामा फुलहरू धेरै थिए तर गन्न सकिनँ. मेरो मनमा कुरा त धेरै छ तर भन्न सकिनँ. म सुमन खड्का लेख्नु भएको छ. सुमनजी किन यति गाह्रो? हेर्नुहोस्, हामी आफ्नै हौँ, तपाईँ आफ्नै हो हाम्रो. त्यसैले अब मनको कुरो भन्ने यति नडराउनु होला. अब डाइरेक्ट उतातिर भन्न सक्नुहुन्न भने यतातिर फ्यालिदिनुहोस्, म पुर्याइदिइहाल्छु उतातिर. त्यसमा त के छ र? होइन सुमनजी, त्यहाँमाथि सुमन नै पढ्नु भएको छ, कहाँबाट हो त्यो कुरो थाहा भएन. मजाले पुरा चाहिँ डर नमानिकन, कुनै धक नमानिकन, लाज नमानिकन एसएमएस पठाउनु होला. तपाईँको कुरा म पुरै अनियर गरिदिइहाल्छु. हाई दा, लेख्नु भएको छ. हेलो, रुमाल साटे दिउँ दिनमा पठाइन्छ के लेख्नु भयो? ए रिमा, रुमाल साटे दुई दिनमा फाटिन्छ, माया साटे जिन्दगी काटिन्छ, होइन त दा? लेख्नु भएको छ. यस होला होइन. म मेरो साथीहरूलाई मिस एन्ड 143 अनि मेरो सिस अञ्जना रञ्जना एन्ड सुस्मितालाई पनि मिस यु. आई एम सरोज फ्रम रानीसुरी लेख्नु भएको छ. हस् सरोजजी, खुसी लाग्यो. सबैजना साथीहरूलाई सम्झिरहनु भएको छ, माया गर्नुभएको छ. यस्तै हो मजाले अब दुई दिनमा फटाउने खालको रुमाल होइन जिन्दगीभरलाई पुग्ने माया साटेर बसौँ होइन. हामी पनि यही कुराको अपेक्षामा छौँ. तपाईँ मजाले हामीलाई माया दिनुहोस्, हामी तपाईँलाई माया दिइरहेछौँ. यस्तै यस्तै छ. अर्को एसएमएस लिँदैछु. हाई दा, आई एम दिपाङ्सु गौतम फ्रम सिन्धुली. एउटा शारीरिक भन्छु ल. लेख्नु भएको छ, खोलाभरि ढुङ्गा छ गोजीमा हाल्न सकिनँ. किन हो एसएमएस 92 बिर्सन सकिनँ अरे? दिपाङ्सुजी धेरै पातलो हुनुहुन्छ क्या हो? किन हावाले उडाउला होला ढुङ्गा गोजीमा हाल्न खोज्नु भएको? नभए त ढुङ्गा त खासमा गोजीमा हाल्नुपर्ने आवश्यकता पर्दैन. कि त अहिले साथीसँग गएर यसो गट्टा खेल्नुहुन्छ होइन, चार पाँचवटा ढुङ्गा पुरा गोजीमा हाल हिँड्नु भयो कि साना साना हुँदा. हामी पनि खेल्थ्यौँ गट्टा अलिअलि होइन, तर खासमा म पनि खेल्थेँ गट्टा चाहिँ होइन. अर्को एसएमएस, बिर्सन नै पाइएन नि त दिपाङ्सुजी, चाहेर पनि बिर्सनै कुरै भएन नि. एसएमएस 92 तपाईँहरूले बिर्सिदिनु भयो भने म यहाँ आएर यति राति राति कराएको के फाइदा ल भन्नुहोस् त होइन. त्यसैले बिर्सिने कुरा नगर्नुहोस् है, फेरि मेरो फेरि चित्त दुखेर पुरा पित्त निक्ल्यो भने एकदम गाह्रो पर्छ होइन. अर्को एसएमएस छ, व्यर्थै लाग्छ जिन्दगी तर पनि बाँचेको छु. व्यर्थै लाग्छ जिन्दगी तर पनि बाँचेको छु. आँसु नै आँसुले भरेको छ यो जिन्दगी तर पनि हाँसेको छु. यही हो क्या मजा नै यही हो. हाई सुमन ब्रो, खाना भयो? मेरो फ्रेन्ड सुषमा सङ्गीता र छोस्याङ निरु संसिका, त्यसपछि 40 बस्नुहुने मामा माइज्यू मिना दिदी, उहाँहरूलाई लभ यु एन्ड मिस यु भनेर भनिदिनु है ब्रो. ओके बाय. आई एम प्रीति तामाङ भद्रकालीबाट भनेर लेख्न छ. हस् प्रीतिजी, मैले सबैजना साथीहरू तपाईँको मामा माइजू अनि आफ्ना दिदी बहिनी दाजुभाइ सबैजनालाई सम्झना तपाईँको माया सुनाइदिइसकेको छु. मजाले त्यति बेला खुसी भएर सुनिसक्नु भएको छ, बसिसक्नु भएको छ. प्रीतिजी थ्याङ्क यू सो मच. नेक्स्ट टाइम पनि एसएमएस पढ्न पाइयोस् यसरी नै. अर्को एसएमएस लिँदैछु प्रोग्रामको लागि. हाई दा, के छ खबर? माई अल फ्यान्टास्टिक भन्दा कि के लेख्नु भयो? फेनिक फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु. आई विक्रम मोक्तान फ्रम काठमाडौँ लेख्नुभयो कि यहाँ चाहिँ काठमाडौँ डिटिआस है, केएटिएमएन डिटिआस है, पक्कै पनि काठमाडौँ लेख्नुभयो होला. थ्याङ्क यू सो मच मित्र. नेक्स्ट टाइममा तपाईँको एसएमएस मजाले फेरि फेरि पढ्न पाइयोस्. आजको लागि बाई बाई भन्नको लागि म उताबाट दबाव आइसकेको छ. सो छुट्टी नपर्ने बेला आइसकेको छ। जाँदा जाँदा एउटा मेसेज लिँदैछु म आजको लागि, लास्ट मेसेज हो यो प्रोग्रामको आजको लागि। हाई दा, के छ न्यू खबर लेख्नु भएको छ? ठिकठाक छ ब्रो, दुवैजनालाई नमस्कार है लेख्नु भएको छ। ल, हाम्रो तर्फबाट दुवैजनाको तर्फबाट नमस्कार। खाना भयो लेख्नु भएको छ, भइसक्यो। फ्रम अमले राजवासबाट